नमस्ते म गायिका देविका केसी, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मिरमिरे 89.4 मेगाहर्जमा कार्यक्रम लोक चौतारी। पुनः स्वागत छ मित्रहरू, तपाईँ यति बेला रेडियो मिरमिरे 89.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम लोक चौतारी सुन्दै हुनुहुन्छ। प्रस्तुतिमा म कार्यक्रम प्रस्तुता राजु बोहरा, फरक फरक सञ्चार गृहबाट फरक फरक साथीहरू हुनुहुन्छ। आज तिजसँग सम्बन्धित विभिन्न गीत सङ्गीतहरू प्रस्तुत गरिरहेको छु, यहाँहरूका एसएमएस लिइरहेको छैन। यहाँहरूका एसएमएस लिँदाखेरि गीत सङ्गीतहरू अलिक कमै प्रसारण हुन्छ कि भन्ने मलाई लाग्यो। आज यो नेपाली नारीहरूको महान चाड तिज विशेष दिनमा रहेका छौँ, सो कारणले गर्दाखेरि पनि प्रस्तुतिलाई थप धेरै सङ्गीतमय बनाऊँ कि भन्ने मलाई लागेको छ। यति बेला संविधान आउँछ नाचौँ बरीलाई बोलको भाकामा यहाँहरूमा आज प्रस्तुत गर्छु। कृष्ण बुढाथोकी अनि देवी घरतीको स्वरमा लय शब्द रहेको छ कुलबहादुर ओलीको। यो भाकाको पिआरबिटी नम्बर 6054-2604 खैरबाङ म्युजिक प्राइभेट लिमिटेडले यो गीतलाई बजारमा ल्याएको छ। सुनौ अबको क्रममा यो भाका। ओहोर सान जनता साढ़े ती दुखी अब कहीं हुन्नन भरीलाई भोली क्रांति का समाज पाई जनता हुन्नन भरीलाई कहिले नि जनता हुन्नन भरीलाई अल्लाहलाई साथा दिन्नन भरीलाई ओके मित्र, यो भाका प्रस्तुत गरिसकेपछि अर्को पनि भाका प्रस्तुत गर्छु। मनोरञ्जनमय प्रस्तुति लोक चौतारीलाई सिँगारिरहेको छु म राजु बोहरा। तपाईँहरूलाई पुनः एकपटक नेपाली नारीहरूको महान पर्व हरितालिका तिजको शुभकामना व्यक्त गर्दछु। जहाँ जसोतो अवस्थामा हुनुहुन्छ धुमधामका साथमा मनाउनुहोला। यति बेला तपाईँहरूलाई नै लक्षित गर्दै अर्को एउटा रमाइलो भाका प्रस्तुत गर्छु। यो समयमा रमाइलो गरौँ बोलको भाकालाई यहाँहरूमा लिएको छु मैले, र यो भाकामा आवाज रहेको छ कलाकार मौसम गुरुङ, उहाँको छुट्टै पहिचान रहेको छ नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा। रमाइलो गरौँ बोलको भाकामा पनि उहाँको आवाज रहेको छ, अनि कालिका रोखाको लय शब्द रहेको छ दीपक बसन्त कार्कीको। भिन्दवासिनी म्युजिक प्राइभेट लिमिटेडले यो भाकालाई बजारमा ल्याएको छ। श्रोता महानुभावहरू, अबको क्रममा यो भाका सुनौँ, त्यसपछि थप अन्य भाकाहरू पनि प्रस्तुत गरौँला। तपाईँको साथ मलाई छ नि। के भो भुल्नै पर्छ त्यो बेला जे जे भो नाच्न र गाउन अगाडि सोहोरको तिजमा झगडा भात्यो तिम्रो र मेरो अहिलेको तिजमा रमाइलो यसको छोपमा के भो भुल्नै पर्छ त्यो बेला जे जे भो नाच्न र गाउन अगाडि सो को तिजमा झगडा भात्यो तिम्रो र मेरो अहिलेको तिजमा रमाइलो गरौँ कुहुरको तिजमा झगडा भात्यो तिम्रो र मेरो अहिलेको तिजमा रमाइलो गरौँ झगडा भाथ्यो तिम्रो र मेरो अहिलेको तिजमा रमाइलो गरौँ तिमी र म आगो छै बन्नाले आफै जान्ने फोहोर सालको तिजलाई सम्झना गर्ने भनेदेखि तिमीभन्दा म के कम, म भन्दा तिमी के कम, हो यही पाराले हाम्रो बडो ठुलो झगडा भएको थियो। यसपालि त बडो रमाइलो गर्नुपर्छ। यस्तै भाव प्रकट भएको गीतलाई मैले कालिका रोका अनि मौसम गुरुङको स्वरमा प्रस्तुत गरिसकेको छु। अबलाई भने अर्को गीत म प्रस्तुत गर्छु, यो दिल सुहाउने बोलको भाका लिएको छु यति बेला विपना थापाको यो साङ्गीतिक कोसेलीमा। आवाज विपना थापा अनि शिशिर डुम्राकोटीको, लय भुवन प्रकाश बिराईको, र यो भाकाको बिआरबिटी नम्बर हो 6045 75 99। जुगल फिल्म्स प्राइभेट लिमिटेडले भाकालाई बजारमा ल्याएको छ। बसेर तिमी सहर फुलेर गयो गाउँ घर बसेर तिमी सहर के चिन्थ्यौ हामीलाई गाउँ काला मै छुनि झिल्के एक नम्बर मै छुनि झिल्के एक नम्बर ओ मै छुनि झिल्के एक नम्बर श्रोतामान बाबरी नै विविध गीत सङ्गीतहरू प्रस्तुत गर्दा अगाडि बढ्दाखेरि आजको लागि प्रस्तुति लोक चौतारीको समयले नेटो काटिसकेको छ। यतिन्जेलसम्म यहाँले हामीलाई सुनेर साथ दिनुभयो सम्पूर्ण श्रोतामान बाबुलाई धेरै धेरै धन्यवाद, र सम्पूर्ण सञ्चार गृहका टेक्निसियन साथीहरूलाई धेरै धेरै धन्यवाद, र सम्पूर्ण नेपाली नारीहरूमा तिज 2072 को हार्दिक मङ्गलमय शुभकामना म लगायत रेडियो मिरमिर 99.4 MHz को तर्फबाट भन्दै प्रस्तुतिको अन्तिममा सिरेमा सिरफुल अनिल कुमार गौतमको यो तिज साङ्गीतिक कोसेली प्रस्तुत गर्दै बिदा हुने तयारीमा जुट्छु। यो भाकामा आवाज रहेको छ टिका पुन अनि अनिल कुमार गौतमको, लय किरण बाबु पुनको रहेको छ शब्द अनिल कुमार गौतमको, कृष्ण फिल्म्स प्राइभेट लिमिटेडले बजारमा ल्याएको छ यो भाकालाई, र हामी दिनभरिका विभिन्न समयहरूमा तिजका गीत सङ्गीतहरू नै प्रस्तुत गर्छौँ यहाँहरूको चाहनालाई ध्यानमा राखेर, र सो अन्य समयहरू मा पनि यहाँले प्रस्तुति सुनेर साथ दिनुहोला भन्दै अहिलेलाई भने यो प्रस्तुतिबाट यो कार्यक्रम प्रस्तुत राजु बोहरा लागे बाटो। नमस्ते, तपाईँको आजको थप बाँकी दिन धेरै शुभ बितोस्। नाची देव माया सिरै बासे फुल चट्ट सजाउँदै